आयो घरी घरे भूकंप, आयो घरी घरी भूकंप, आयो घरी घरी। मैले संसार छोड़े पापी का संसार छोड़े पापी का भूकंप में परे। आयो आयो भन्छन् कही कही रुन्छन् कराउँछन्, अकालैमा लगिस कोहीलाई बाँकी सधैँ डराउँछन्। आयो आयो भन्छन् कही कही रुन्छन् कराउँछन्, अकालैमा लगिस कोहीलाई बाकी साधै डराउँछन्। दुष्ट कला देखाई पापी काल नरोने कोही छैन, दुष्ट कला देखाई पापी काल नरोने कोही छैन। आयो घरी घरी भूकंप, आयो घरी घरी भूकंप, आयो घरी घरी। जन्मिएर मर्नु भन्दा नजन्मी नै धन्य थिए, काल तेरो बस्ती कहाँ छ त्यही आएर खन्ने थिए। जन्मिएर मर्नु भन्दा नजन्मी नै धन्य थिए, काल तेरो बस्ती कहाँ छ त्यही आएर खन्ने थिए। दुष्ट कला देखाए पापी काल नरोने कोही छैन, दुष्ट कला देखाए पापी काल नरोने कोही छैन। आयो घरी घरी भूकंप, आयो घरी घरी भूकंप, आयो घरी घरी।